सम हो यो माया, आँसु सँगै मुस्कानको संगम हो यो माया। हिउँदम पानी वर्षा जस्तै मौसम हो यो माया, आँसु सँगै मुस्कानको संगम हो यो माया। घाम पानी झै बसन्तको बहार आउँछ जब, बहार आउँछ जब, जवानीमा बसन्तको बहार आउँछ जब, बहार आउँछ जब। यसै पिरातीको नशा छाउँछ तब, नशा छाउँछ तब। यो सृष्टिकै प्राकृतिक नियम हो यो माया, प्रकृतिले बनाएको नियम हो यो माया, प्रकृतिले बनाएको नियम हो यो माया। सफल हुन माया एक हो रो, माया एक हो रो। कहिले पनि सफल हुन माया एक हो विश्वास, एक अर्कामा आस्था विश्वास हुनु पर्छ, जोरो हुनु पर्छ जोरो। सपना जस्तै टुटी जाने कसम हो यो माया, सरी फुटी जाने कसम हो यो माया, सिस जाने